हजुरले पनि मेरो पीडा मेरो घटनाक्रम सबै बुझेर हजुरले पनि त्यसलाई मनन गरेर जुन प्रस्ताव मलाई राख्नुभयो मेरो पीडालाई जसरी बुझिदिनु भयो यसमा म त हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हजुरले मलाई जसरी प्रेम प्रस्ताव राखेर सबैलाई यो कुराको प्रमाणित गरिदिनु भएको छ कि यो संसारमा पीडा दिने मात्र होइन पीडितको घाउमा मलम लगाउने असल व्यक्तित्वहरू पनि हुनुहुन्छ। कल्पनाजी हजुरले मेरो पीडालाई बुझिदिनु भयो मेरो दर्दनाक वेदनालाई बुझिदिनु भयो यसमा म हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आखिर पीडितले अर्को पीडितको पीडालाई राम्रोसँग बुझ्न सक्छ पीडा के हुन्छ भन्ने कुराको हजुरले यसमा हजुरको कुराबाट सम्बोधन भएको छ यसमा म अत्यन्त खुसी पनि छु र हजुरको लिएर आएको प्रेम प्रस्तावलाई अब एउटा समयको अभाव भनौँ अथवा कार्यको व्यस्तता भनौँ अथवा एउटा समयको माग भनौँ हजुरको यो प्रस्तावलाई अहिले नै मैले त स्वीकार गर्न त सक्दिनँ कल्पनाजी तर भविष्यमा अब समयको मागसँगै हजुरको यो प्रस्तावलाई म सोच्नेछु किनकि म भर्खर यो परिस्थिति घटनाक्रमबाट बाहिर निस्केको छु र केही समय मेरो यो घटनाक्रमलाई यो चलिरहेको पीडालाई केही समयको लागि भए पनि शान्त पार्नको लागि भए पनि मैले केही समय विश्रामको जस्तो एउटा अनुभूति गर्ने कोसिस गरेको छु त्यसैले म आफ्नो कार्यमा अति नै व्यस्त छु कि मैले अरू केही कुरा सोच्न नसकौँ भन्ने मेरो छ त्यसकारण दुःख नमानिदिनु होला कल्पनाजी प्रस्ताव राख्नुभयो त्यसलाई मैले धेरै धेरै राम्रो पक्षमा लिएको छु तर म अब आफ्नो बाध्यतावश यो प्रस्तावलाई अहिले नै स्वीकार गर्न नसक्ने अवस्थामा छु। हजुर कल्पनाजी सुन्नु भएको छ नि तपाईँले पदमजी होइन तपाईँलाई त धेरै रुन्चे मान्छे रहेछ कायर रहेछ छोरो मान्छे भएर पनि त्यसरी रोयो भन्ने प्रतिक्रिया आयो के भन्न चाहनुहुन्छ? म प्रेमजी म सबै श्रोतामा के भन्न चाहन्छु भने के म मानव होइन र के म भित्र दिल नै छैन हजुर के म निर्जीव वस्तु हो के मसँग कुनै भावना नै छैन हजुर के मेरो मन दुख्न सक्दैन के मेरो जीवन जीवन होइन म श्रोताहरूमा यो भन्न चाहन्छु कि यदि तपाईँहरू मलाई कमजोर भन्नुहुन्छ भने तपाईँहरूले मेरो पीडालाई सिर्फ एकपटक महसुस गरेर हेर्नुहोस् के तपाईँको आँखामा आँसु आउँदै आउँछ भोगेर त हेर्नुहोस् के तपाईँलाई पीडा हुँदै मेरो यति समयसम्मको खुन र पसिनाको कमाइ बर्बाद भएको छ म माथि कति पीडाहरू दिएका छन् मलाई यस संसारबाट हटाउने दुष्प्रयासहरू भए म माथि कति अन्यायहरू भए तर म लाचार थिएँ सबै कुरा भोग्नको लागि बाध्य थिएँ किन कि म सहारा माग्ने मलाई कुनै ठाउँ नै थिएन किनकि उनको पछाडि मैले सबै कुरा त्यागेर हिँडिसकेको थिएँ। जब म यो ओझेलका खबर मार्फत प्रेमजीले मलाई यो दुःखका ढिकाल पोख्ने एउटा मौका दिनुभयो तब मैले यी सबै कुरालाई थाम्न सकिनँ किन तपाईँहरू बुझ्न सक्नुहुन्छ जब तपाईँको बच्चा कतै बाहिर गएर पीडित हुन्छ तब त्यो आएर तपाईँको काखमा आएर रुन्छ उसको पीडा तपाईँको काखमा आएर पोख्छ त्यस्तै मैले पनि जहाँ पीडा पोख्ने ठाउँ पाएँ त्यहाँ गएर मैले पीडा पोखेँ म थाम्न सकिनँ किनकि यो उसको दुःख पोख्ने ठाउँ हुन्छ त्यसैले मैले के भन्न चाहन्छु सम्पूर्ण श्रोताहरूमा भने मैले जस्ता दुःख कष्ट दर्दनाक वेदनाहरू हजुरहरूले भोग्न परेको भए सायद कस्तै हजुरका कठोर मुटुहरू पनि टुक्रिने थिए पानी कति नै नरम भए पनि उसको बेगले कस्तै कडा चट्टानहरूलाई पनि खियाइदिन्छ त्यसै कारण कसैको पीडालाई सहज पारिदिने नलिदिनु होला मैले जस्तो पीडा कसैलाई पनि भोग्न नपरोस् म यही भन्न चाहन्छु। श्रोताहरूले मलाई कमजोर र रुन्छे भन्नुभयो त्यसमा पनि मलाई कुनै आपत्ति छैन जसले बुझ्नु भएको छ उहाँले मनन गरिसक्नु भएको छ उहाँहरूले यो कुरामा प्रतिक्रिया दिइसक्नु भएको छ र बाध्यतावश मान्छे जब सबै कुराबाट लाचार र बाध्य हुन्छ तब उसले रुन पनि बाध्य हुनुपर्छ चिच्याउन पनि बाध्य हुनुपर्छ बौलाउन पनि बाध्य हुनुपर्छ मान्छेहरू भन्छन् मर्नुभन्दा बौलाउन निको जब बाध्यताले परिस्थितिले तपाईँलाई चारैतिरबाट घेर्छ जब परिस्थितिबाट तपाईँ उम्कन सक्नुहुन्न भने तपाईँलाई रुनु बाहेक तपाईँसँग कुनै पनि विकल्प हुँदैन। मिलन हो यो माया कसैलाई कसैलाई बिछोड पनि छुटनु छुटाउनु नियम यसको छुटनु छुटाउनु नियम यसको सहनेलाई गाह्रो गाह्रो छ नि सहनेलाई गाह्रो गाह्रो छ नि अब छोटहरूले खोतल्ने बिथुल्ने नगर्नु मलाई यसैमा कसैको प्यार अल्झेको छ यसैमा कसैको प्यार अल्झेको छ अब छोटहरूले बिरुल्दैन मलाई धन्यवाद हामी त तपाईलाई शुभकामना दिन्छौ तपाईको भावी जीवन सुखद रहोस् र अहिले जुन कल्पना जीले प्रस्ताव राख्नु भएको छ त्यस्तै थुप्रैले प्रस्ताव राख्दै आउनु भएको छ तपाईलाई घृणा गर्नेहरूले त गरे तर चाहनेहरु पनि तमाम हुँदो रहेछन् र ती मध्ये मैले छानेर एउटी कल्पना जीलाई तपाईलाई सम्पर्क गराएको हुँ अब हामी उनी कल्पनासँग तपाईलाई के भन्नुहुन्छ त फेरि उहाँसँगै हामी टेलिफोन सम्पर्कमा छौ हस त छुट्टियौ धन्यवाद ल प्रेम जी हजुरलाई पनि धन्यवाद प्रेम जीले मलाई फेरि पनि यो अजलका खबर मार्फत आफ्नो विचार राख्ने मौका दिनुभयो यसमा हजुरलाई धेरै धेरै धन्यवाद छ प्रेम जी अनि म सम्पूर्ण श्रोताहरूमा के भन्न चाहन्छु भने भोलि हजुरको परिवारमा पनि यस्तै घटनाहरू घट्न सक्छन् समय कसैको हातमा हुँदैन जो घटनाक्रम मैले भोगे मलाई यो घटनाक्रममा साथ दिने सम्पूर्णमा म हार्दिक धन्यवाद दिन चाहन्छु सदैव सत्यको बाटोमा हिँड्नु जस्तै कठिनाइहरू आए परे तापनि सन्तुष्टि तपाईँको साथ हुनेछ त्यस कारण सधैँभरि प्रेमजी ओजेलका खबर मार्फत सबैजनामा जनचेतना फैलाउने समाजमा भएका विकृति विसङ्गतिहरूलाई सबैहरूको सामान्य ल्याएर यीहरूलाई निवारण गर्नेहरूले जुन एउटा प्रयास जमर्को गर्नुभएको छ यसमा हजुर सदैव सफल हुनुहुनेछ भन्ने आशा छ र भगवान्सित म यही प्रार्थना गर्दछु हस् त प्रेमजी अझै धेरै धन्यवाद हस् धन्यवाद धन्यवाद प्रेमजी हेलो कल्पना जी सुन्नुभयो नि पदमजीको कुरा त नाम चाहिँ कल्पना मैले राखेको होइन तपाईँको वास्तविक नाम पनि होइन उहाँले राखिदिनु भएको हो होइन उहाँले राखिदिएको यो नाम कस्तो लाग्यो तपाईँलाई एकदमै राम्रो लाग्यो त्यसो भए पहिला म एउटा गीत सुनाइदिन्छु है त राम्रै होला जस्तो छ नि देखियो नि पारा त मलाई त एकदमै राम्रो लाग्यो जहाँसम्म त्यस्तो मान्छे पाउनु भनेको ठुलो भाग्य मानियो जस्तो लाग्छ उहाँको कुराहरू सुन्दा उहाँको उहाँको पुलिस हुन्छ उहाँको स्वभावै तपाईँले त निकै सजाउनु भएको छ नि उहाँलाई त अनि पदमजीले सजाएसम्म मैले पनि सजाउने नै छु के भन्न चाहनुहुन्छ पदमजीलाई के भन्न चाह्यो सबभर चाहिँ हामी एकचोटि कुटी पनि नहोस् अब कति दिन कसैलाई नहोस् हामी पनि दुःख पहिलाको विवाहबाट उहाँ अलिकति पीडित हुनुहुन्छ फेरि गरिब हुनु होला तपाईँ त अलिक सम्पन्न परिवारको हुनुहुन्छ उहाँ गरिब हुनुहुन्छ के गर्ने हुन्छ सुन्नु न, पहिला त यस्तो सबैले भन्छन्, कतै उहाँकी पूर्वपत्नीले भने जस्तै अर्कैलाई फेरि मेरो मायालु मेरो हजुर थिएको नै भनेको छ, त्यस्तै त हुने होइन? हस् त, उज्यालका खबरबाटै तपाईँहरूले खुलेआम प्यारको प्रस्ताव राख्नुभयो, तपाईँहरू एकअर्काको मैले नम्बर पनि उपलब्ध गराएको छु, अबदेखि राम्रोसँग कुरा गर्नु होला, पहिला मन नमिलेसम्म हुँदैन, तपाईँहरूलाई मनले चिताएको पुगोस् भन्ने शुभकामना दिँदै छुट्टिन चाहन्छु। हवस् त, मेरो पनि हजुरलाई शुभकामना, हजुरले मलाई बोल्न पदमजीसँग बोल्न सघाएकोमा धेरै धेरै शुभकामना धन्यवाद दिन चाहन्छु। यति चाहिँ हाम्रो सफल चाहिँ होस् भन्ने भगवान् प्रथम यसरी नै आदन 3 विवाह भइसकेका छन्, यो 4 विवाह हुनेछ, सफल रहनु होला भन्ने फेरि पनि शुभकामना। हस् त है त, हस्। श्रोता, आजदेखि ओजेलका खबरको नियमित स्तम्भ जीवनको गोरेटोलाई पनि प्रायोजन भएको छ। सुनौ उक्त विज्ञापन सँगै आजको अनौठो प्रेम विशेष जीवनको गोरेटो। यस ओजेलका खबरको नियमित स्तम्भ जीवनको गोरेटोको साथमा नयाँ गाउँ सुनचाँदी पसल खनदा बजार अर्घखाँचे हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गरगहनाहरू बनाइन्छ। पुरानो गहनासँग नयाँ गहना साटिन्छ। अर्डर अनुसार बिना रसायनका गहना बनाइन्छ। राशि अनुसारका पत्थर पाइन्छ। प्रोप्राइटर कृष्ण सुनार 97477951 र 98573364 सुनमा शुद्धता हाम्रो प्रतिबद्धता। सम्झी मलाई एकान्तमा टोलाउँदै हौला तिमी, सम्झी मलाई एकान्तमा टोलाउँदै हौला तिमी, काली भन्दै मेरै नाम बोलाउँदै हौला तिमी, आउँछौ भनी तिमी मलाई भेट्न मनको मजेरीमा, सपना र मनका ढोका खोलाउँदै हौला तिमी, काली भन्दै मेरो नाम बोलाउँदै हौला तिमी, नदेखेर धेरै पहिले कुरा हुने गर्थ्यो हेर, तिम्रा मेरा मिठा बोली मौलाउँदै हौला तिमी, काली भन्दै मेरो नाम बोलाउँदै हौला तिमी। एउटा अनौठो प्रेम र विवाहको घटना आइसकेपछि हामीले सहकर्मी महेश बोरालाई उक्त गजल कोर्न लगाएका थियौँ। यसै गजलसँग मेल खाने एउटा अनौठो विवाह भएको छ छिमेकी जिल्ला बागलुङमा। त त्यही अनौठो विवाह सम्बन्ध लिएर आएका छौँ आज हामी जीवनको गोरेटोमा। बागलुङको हुक्दिसिर गाविस वडा नम्बर 2 सानो दर्लिङ स्थित मिनलाल बेलवासे गत 5 वर्ष अघिदेखि सऊदी अरबमा हुनुहुन्छ। तर उहाँले गत 1.5 वर्ष अघिदेखि सामाजिक सञ्जाल फेसबुक मार्फत पर्वतकी एक युवतीसँग प्रेम सम्बन्ध राखेर गत 4 महिना अघि विवाह गर्नुभएको छ, जसको विवाह त भयो तर ती दुवैजनाको प्रत्यक्ष भेटघाट भएको छैन। उहाँले परिवारजनलाई मैले फेसबुकबाटै विवाह गरिसकेको छु, उनलाई फेसबुकबाटै सिन्दुर हालिसकेको छु, अब उनलाई भित्राइदिनुहोस् भनेपछि परिवारजनले ती पर्वतकी चेलीलाई घरमा ल्याएर विधिपूर्वक गत माघ महिनामा बुहारीका रूपमा घर भित्राएको छ। त श्रीमान श्रीमतीको देखभेट पनि नहुनु तर विवाह भएर बुहारीका रूपमा भित्रिनु भएकी पर्वतकी चेली सालिना पौड्याल, जो यति बेला सालिना बेलवासे भइसक्नु भएको छ, उहाँले यसलाई कसरी लिनु भएको छ त यस सम्बन्धमा त्यस बागलुङको हुक्दिसिर गाविस वडा नम्बर 2 सानो दोर्लिङमा पुग्न नसके सके पनि छिमेकी गाविस खड्ककोट घर भई पालज्योति इंग्लिश बोर्डिङ बरेङ बागलुङमा पढाउनु हुने शिक्षिका समिता ढकालको सहयोग मार्फत उहाँसँग टेलिफोन सम्पर्कमा कुराकानी गर्दैछौँ। सुनौ कसरी लिनुभएको छ त उहाँले यो अनौठो विवाहलाई।